जो ओभर ऐं ओलह जो पालनहार आहे, उन खां सवाइ ॿियो को इबादत जो लाइक़ु नाहे, तंहिं करे तूं खेसि भरझलो करे वञ।